नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 समयकासँगै इन्टरनेट लाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब स्थानीय समाचार विस्तारमा। प्रमुख निर्वाचन आयुक्त लीलकण्ठ उप्रेतीले आगामी असार 8 गते हुने संविधान सभाको उपनिर्वाचनमा सत्ता र शक्तिको दुरुपयोग गरेर निर्वाचन क्षेत्रमा जान नपाइने बताउनु भएको छ। चितवन क्षेत्र मर्चानमा हुन लागेको उपनिर्वाचनका मतदान अधिकृत र सहायक मतदान अधिकृतको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सरकारी सेवा दुरुपयोग गरेर जो कोही पनि मतदाता प्रभावित हुने गरी निर्वाचन क्षेत्रमा जान नपाउने बताउनुभयो। उहाँले सबै निकायलाई आचार संहितापूर्ण रूपमा पालन गर्न आग्रह गर्नुभयो। निर्वाचनलाई निष्पक्ष बनाउन राष्ट्र सेवा कर्मचारीको महत्वपूर्ण भूमिका हुने भएकाले जिम्मेवार पूरा गर्न उहाँले निर्देशन दिनुभयो। उप्रेतीले स्पष्टको उपनिर्वाचन कसैले पनि धाँधलीको आरोप लगाउन नसक्ने गरी सम्पन्न गर्ने बताउनुभयो। उपनिर्वाचनलाई आरोप र शङ्का मुक्त बनाउन आयोगले सबै उपाय अवलम्बन गर्ने उहाँको भनाइ छ। उहाँले गत मङ्सिर महिनामा भएको निर्वाचन कुनै किसिमको धाँधली नभए पनि आयोगमाथि धाँधली गरेको आरोप लागेको भन्दै उपनिर्वाचनमा भने कसैलाई पनि औँला ठड्याउने अवसर नदिने दावी गर्नुभयो। उपनिर्वाचनलाई निष्पक्ष र पारदर्शी तवरमा सम्पन्न गर्न आयोगले सुरक्षा निकायसँगको समन्वयमा आवश्यक तयारी गरिसकेको बताउनुभयो। आयोगले चितवन क्षेत्र नम्बर 4 को उपनिर्वाचनमा विद्युतीय उपकरण मार्फत मतदान गराउँदैछ। सो अवसरमा चितवनका प्रमुख जिल्लाधिकारी नरेन्द्र शर्माले 3 चरणबाट सुरक्षाको व्यवस्था मिलाइएको भन्दै ढुक्क भएर निर्वाचनमा खटिन कर्मचारीलाई निर्देशन दिनुभयो। उहाँले मर्यादित र संयमित भएर निर्वाचनमा खटिन कर्मचारीलाई आग्रह गर्नुभयो। कार्यक्रममा निर्वाचन आयोगका सहसचिव मातृका प्रसाद श्रेष्ठले विद्युतीय मतदान र मतगणनाका विषयमा जानकारी गराउनु भएको थियो। असार 8 गते हुने संविधान सभा सदस्य उपनिर्वाचनमा चितवन क्षेत्र मर्चानमा 31 स्थानमा 81 केन्द्र तय गरिएको छ। त्यही केन्द्रमा खटिने मतदान अधिकृत र सहायक अधिकृतका लागि तालिमको आयोजना गरिएको हो। सो क्षेत्रमा 65,299 जना मतदाता रहेका छन्। युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महेश बस्नेतले चितवनको क्षेत्र मर्सारमा हुने उपनिर्वाचनमा यसपटक महिला नेत्री पार्वती रावलको जित सुनिश्चित रहेको दावी गर्नुभएको छ। भरतपुर सात स्थित बुद्ध चोकमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै युवा नेता बस्नेतले क्षेत्रमा उम्मेद्वार राहुलको पक्षमा दिनानुदिन जनमत बढ्दै गएको बताउनुभयो। क्षेत्रमा राहुलले अहिलेको सबैभन्दा प्रिय उम्मेद्वार रहेको बस्नेतको भनाइ छ। नागले आफ्नो मणि नचिने चाहिँ स्थानीय जनता अघिल्ला निर्वाचनमा भ्रममा परेको तर यसपटक जनताले सबैलाई चिनिसकेकोले पनि महिला उम्मेद्वार राहुलको पक्षमा जनलहर पैदा भएको बस्नेतले बताउनुभयो। संविधान सभामा सशक्त महिलाको अत्यन्त अभाव रहेकाले त्यसको पूर्ति गर्न पनि क्षेत्रका जनताले यसपटक सचेतता अपनाउने उहाँले बताउनुभयो। अबको 15 वर्षपछि पार्वती राहुल प्रधानमन्त्री बन्नुहुनेछ। प्रशस्त सम्भावना बोकेको युवा र ऊर्जाशील उम्मेद्वार नै क्षेत्रलाई चाहिएको हो बस्नेतले भन्नुभयो। लोकतन्त्रको साँचो पहिरेदार पार्टी एमाले रहेको जिकिर गर्दै नेता बस्नेतले कंग्रेसले लोकतन्त्रको माला जप्ने तर आन्तरिक कार्यान्वयन नगर्ने आरोप लगाउनुभयो। तरुण दल नेवी संघ लगायतका भातृ संगठनमा अधिवेशन हुन सकेको छैन। पार्टीका पदाधिकारी पनि टीका लगाएर चुनिन्छन्। यस्तो पार्टी प्रजातान्त्रिक हुन सक्दैन बस्नेतले भन्नुभयो। अघिल्लो निर्वाचनमा भ्रममा परेर एमावधिमा भोट हालेका वामपन्थीहरूले यसपटक पार्वती राहुललाई भोट हाल्ने उहाँले दावी गर्नुभयो। कार्यक्रममा एमालेका केन्द्रीय सदस्य देवी गेवालीले महिला उम्मेद्वार पार्वती राहुललाई 204 भन्दा बढी मत हासिल गरी विजय प्राप्त गर्ने दावी गर्नुभयो। उहाँले कंग्रेसका उम्मेद्वार क्षेत्र नम्बर 3 को बासिन्दा भएकाले पनि उहाँमा स्थानीय उम्मेद्वारलाई जति क्षेत्रको माया नरहने बताउनुभयो। कार्यक्रममा उम्मेद्वार पार्वती राहुलले झोलुङ्ग हल्लाउने हातले देश चलाउन सक्ने बताउँदै क्षेत्रका सबै महिला एकजुट हुनुपर्ने धारणा राख्नुभयो। महिलालाई अहिले पनि दोस्रो दर्जाको व्यवहार भइरहेकोमा क्षेत्रका सबै महिलाले यसपटकको निर्वाचनमा महिला उम्मेद्वारलाई चिताएर त्यसको जवाब दिनुपर्ने बताउनुभयो। क्षेत्र मर्सारमा प्रधानमन्त्रीले बजेट पारेको भने कंग्रेसले भ्रम छर्दै हिँडेको आरोप लगाउँदै बाटो र पुल निर्माणमा कंग्रेसले अवरोध पुर्याएको जिकिर गर्नुभयो। एमालेका अर्थमन्त्री भएका बेला थालेको विकास योजनालाई पनि कङ्ग्रेसले जनता समक्ष ढाँटेर प्रचारबाजी गरेको राहुलले बताउनुभयो। एमालेले क्षेत्र नम्बर 4 को शिवनगरमा पनि आज सभा सम्पन्न गरेको छ। बिजुलीको पोल विस्तार गर्ने क्रममा करेन्ट लागेर भरतपुरको कृष्णपुरमा एक भारतीय मजदुरको मृत्यु भएको छ। क्यान्सर अस्पतालको बिरामी कुरुवा घरको 50 मिटर अगाडि मुहिमा तार बिछ्याएर पोलमा तार टाँग्ने क्रममा करेन्ट लागेर धर्मेन्द्र कुमारको ज्यान गएको छ। बिहान 9 बजे तार टाँग्ने बेला अचानक विद्युत प्राधिकरणले विद्युत प्रवाह गरिदिएपछि धर्मेन्द्रको ज्यान गएको जिल्ला प्रहरीकाले चितवनले सुनाएको छ। प्राधिकरणले ठेक्कामा सो क्षेत्रमा बिजुलीको पुल विस्तार गर्न दिएपछि आजैबाट काम सुरु भएको थियो। यसअघि विद्युत प्राधिकरणको लापरवाहीकै कारण तारमा झिलिएर क्यान्सर अगाडि एकजनाको मृत्यु भएको थियो। चितवन माडी गर्दी गाविसको भैरवपुरलाई बायोग्यास नमुना गाउँ घोषणा गरिएको छ। गर्दी तिनमा एक कार्यक्रमको आयोजना गरी नमुना गाउँ घोषणा गरिएको हो। गर्दी तिनमा 171 घरधुरी मध्येमा 138 वटा घरमा ग्यास निर्माण भइसकेकाले भैरवपुरलाई बायोग्यास नमुना गाउँ घोषणा गरिएको हो। सो गाउँमा 2053-54 सालमा गोबर ग्यास निर्माण गर्ने सुरु गरिएको थियो, तर नेपाल सरकारले 2064-65 मात्र ग्यास निर्माणको लागि मतदान दिन सुरु गरेको सुनाइएको छ। गोबर ग्यास निर्माणमा सरकारले स्थानीयलाई 24,000 बराबरको अनुदान दिने व्यवस्था रहेको छ। बायोग्यास निर्माण हुनु पूर्व स्थानीयहरू ऊर्जाकरण निम्ति दाउरा खोज्न सामुदायिक वनमा निर्भर रहँदै आएका थिए। गोबर ग्यास निर्माण पछि राष्ट्रिय निकुञ्ज वरपरका वनहरू संरक्षणमा सहयोग पुगेको स्थानीयको भनाइ छ। बगौडा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष प्रभु प्रसाद महतोले गाउँमा बायोग्यास निर्माण पछि जैविक विविधताको संरक्षणमा महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो। निकुञ्ज विभागका महानिर्देशक मेघबहादुर पाण्डेले माडीमा बन्ने जन्तुको आक्रमणबाट पीडित पक्षीलाई प्राप्त क्षतिपूर्ति बापतको राहत रकम विस्तारै बढाउने बताउनुभयो। उहाँले माडीमा बन्न लागेको हुलाके सडक निर्माणमा निकुञ्जले कुनै अवरोध नगर्ने भन्दै विधि प्रक्रिया मिलाएर विकासका कार्य अघि बढाइनुपर्ने बताउनुभयो। सो अवसरमा माडीवासीहरूले बन्ने जन्तुको आक्रमण पश्चात सरकारले दिने 3 लाख रुपियाँ कम भएको भन्दै 5 लाख दिनुपर्ने माग राखेका छन्। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकारी कमलजङ कुमारले वन संरक्षणमा स्थानीयको सहयोग अति आवश्यक रहेको बताउनुभयो। माडीमा वर्षेनी बढ्ने जन्तु र माडी बाढी समस्याले गर्दा स्थानीय हैरानी खेप्न बाध्य छन्। गत वर्षको भन्दा चितवनको तरकारी उत्पादनमा कमी आउने संकेत देखिएको छ। लामो समयसम्म खडेरीले गर्दा सिँचाइको स्रोत सुक्दा तरकारी उत्पादनमा कमी आउने भएको हो। चितवनमा अहिले 6,255 हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ। गत वर्ष 6,084,640 मेट्रिक टन उत्पादन भएको थियो भने यस वर्ष 6,255 हेक्टरमा 67 मेट्रिक टनमा उत्पादन हुने भएको छ। अहिले विशेष गरी बोडी, करेला, लौका, भिन्डी, चिचिन्ना, काँक्रो लगायतका तरकारीहरू कृषकले लगाएको जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकारी धनबहादुर थापाले जानकारी दिनुभयो। चितवनमा तरकारी खेतीबाट वार्षिक 1 अरब 15 करोड बराबरको कारोबार हुने गरेको जिल्ला कृषि विकास कार्यालय चितवनले जानकारी दिएको छ। उन्नत बिउ बिजन, मलखाद, समयमा पानी र उचित स्याहारबाट मनग्ग आमदमी गर्न सकिने वरिष्ठ कृषि विकास अधिकारी राजनाम अधिकारीले जानकारी दिनुभयो। कार्यालयका अनुसार वार्षिक 85,000 मेट्रिक टन भन्दा बढी तरकारी उत्पादन हुने गरेको छ। कृषकहरूले नगदे बालीको रूपमा तरकारी खेती गर्न थालेपछि तरकारी खेतीबाट अरबौँको कारोबार हुने गरेको हो। पूर्वी चितवनको भण्डारा, वीरेन्द्रनगर, खैरनी, टाँडी तथा पश्चिम चितवनको मङ्गलपुर, गीतानगर, शुक्रनगर, जगतपुर लगायतका ठाउँलाई तरकारी खेतीको पकेट क्षेत्र मानिएको छ। युथ क्लब नारायणगढले नगर क्षेत्रलाई बालमैत्री नगर बनाउन बालश्रम न्यूनीकरण अभियानलाई निरन्तरता दिएको छ। पछिल्लो 2 वर्षको अवधिमा 470 जना पहिचान गरिएका बालश्रमी मध्ये 420 जनालाई लक्षित गर्दै क्लबले शिक्षा, आईआरसन, पुनर्मिलन जस्ता कार्यक्रम सञ्चालन गरेको छ। चितवनमा करिब 3,000 को हारमा बाल श्रमिकहरू रहे पनि अधिकांश सहर केन्द्रित छन्। युथ क्लबका अध्यक्ष सुरेश कुमार श्रेष्ठले बालश्रम विरुद्धको अभियानलाई यातायात तथा निर्माण क्षेत्रमा लागेका बालबालिकाको पहुँचसम्म पुर्याउनु पनि बताउनुभयो। बाल श्रम विरुद्धको दिवसको विश्व दिवसको अवसरमा चण्डीबन्जाङ नौ पैरेनीमा बाल स्वास्थ्य परीक्षण तथा स्टेसनरी सहयोग हस्तान्तरण गरिएको छ। सेपाङ मगर लगायतका समुदायका 60 जनालाई सेवाबाट लाभान्वित भएका थिए। विभिन्न बालश्रममा होमिएका बालबालिकालाई उमेर र जोखिम अनुसार शिक्षा स्वास्थ्य मनोपरामर्श जस्ता सेवा परिवार तथा समाजमा पुनर्स्थापना लगायतका कार्यक्रम थप प्रभावकारी बनाइने क्लबले जनाएको छ। बाल श्रम तथा बाल संरक्षण कार्यक्रमका कार्यक्रम अधिकृत विमल पौडेलले एक साताभित्र 100 जनाभन्दा बढी बाल श्रमिकहरूलाई समेट्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो। भरतपुर नगरपालिकाले दियालो परिवार युथ क्लब नानीगढ युनिसेफ चितवनले साझेदारीमा बाल श्रम र बाल संरक्षण कार्यक्रम गर्दै आइरहेको छ। बाल श्रममा लागेका परिवारका अभिभावकलाई आय आर्जनमूलक तालिम सिप दिएर बाल श्रम न्यूनीकरण गर्न सकिने क्लबले जनाएको छ। विश्व रक्तदाता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। रक्तदान गरौं जीवन उपहार दिऊ नाराका साथ यो दिवस मनाइएको हो। यस अवसरमा विश्वभर रक्तदान कार्यक्रम आयोजना गरिएका छन्। नेपालमा पनि रक्तदान सकै विभिन्न कार्यक्रम गरिएको छ। स्वयंसेवी रक्तदाता समाजित उनले भरतपुरमा विचार गोष्ठी आयोजना गरी सुक्रममा बोल्ने वक्ताहरूले रक्तदान गर्न आम सर्वसाधारणलाई जतिसक्दो उत्प्रेरित गर्नुपर्नेमा जोड दिएका थिए। दिनानुदिन ताजा रगतको माग बढ्दै जाने तर आपूर्ति कम हुने गरेकाले रक्तदानमै ध्यान केन्द्रित गर्न उनीहरूले सुझाव दिएका थिए। कार्यक्रम समाजका अध्यक्ष ध्रुव थपलियाको अध्यक्षता तथा चितवन मेडिकल कलेज भरतपुरका अध्यक्ष डाक्टर हरिशन्द्र पानीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो क्रममा समाजका अध्यक्ष थपलियाले सबैको सहयोग पाए चितवनलाई रक्तदानका लागि नमुना जिल्ला बनाउने प्रणय गर्नुभयो। मन्तव्य व्यक्त गर्ने क्रममा प्रमुख अतिथि डाक्टर नेउपानेले रक्तदाता बढाउन भौतिक तथा प्राविधिक सहयोग प्रदान गर्न तयार रहेको बताउनुभयो। त्यस्तै निजी अस्पताल समन्वय समिति चितवनका अध्यक्ष डाक्टर नारायण सिंह कुमारले पनि जनचेतना तथा उत्प्रेरणा प्रदान गर्न सहयोग गर्ने वचन दिनुभयो। रक्त सञ्चार केन्द्र भरतपुरका दीपक नेउपानेले रगत सङ्कलन गर्न निकै गाह्रो भएकाले सधैँ अभाव सिर्जना हुने गरेको बताउनुभयो। गोष्ठी कार्यक्रम संयोजक हिरामान महर्सनले समाजले रक्तदातालाई चेतना अभिवृद्धिको काम गरिरहेको बताउनुभयो। सामुदायिक सेवा केन्द्रले नानीगढमा रहेका होटल व्यवसायमा आचार संहिता पालना भएको वा नभएको बारे अध्ययन सुरु गरेको छ। केन्द्रले होटलमा कामदारको अवस्था, महिला र बालबालिकाको प्रयोग, सेवा सुविधा, गुणस्तरीयता दर्ता भएको वा नभएको लगायतका विषयमा अध्ययन थालेको केन्द्रकी अध्यक्ष मीना खरेलले जानकारी दिनुभयो। केन्द्रले सम्पूर्ण विवरण समेटेको फारम होटललाई वितरण गरेको छ। ती फार्महरूको सङ्कलनपछि प्रहरी, होटल व्यवसाय संघ, सामुदायिक सेवा केन्द्रले संयुक्त रूपमा अनुगमन गर्ने केन्द्रका सूचना सञ्चार एवं प्रकाशन संयोजक अर्जुन अधिकारीले जानकारी दिनुभयो। 2064 सालमा जिल्ला प्रशासन, प्रहरी, होटल व्यवसाय र सामुदायिक सेवा केन्द्र सहितको समझदारीमा तयार भएको आचार संहिता कार्यान्वयन गराउन आपूर्को अभियानले सहयोग पुर्याउने केन्द्रका उपाध्यक्ष महेश कुमार पौडेलले बताउनुभयो। 19 बजे आचार संहितामा राति 11 बजेसम्म मात्र होटल सञ्चालन गर्न पाउने, बालश्रम प्रयोग गर्न नपाउने, स्वस्थकर खानेकुरा बिक्री वितरण गर्नुपर्ने, कामदारलाई उचित पारिश्रमिक दिनुपर्ने, दर्ताका कागजात देखिने गरी राख्नुपर्ने, ग्राहकको अभिलेख गर्नुपर्ने जस्ता प्रावधान राखिएका छन्। अनुगमनका अभावमा आचार संहिता कार्यान्वयनमा समस्या आउने गुनासो बढेपछि केन्द्रले अध्ययन थालेको हो। होटल अध्ययनको क्रममा आगामी साउन महिनासम्म सकिने लक्ष्य राखिएको छ। पहिलो चरणमा नानीगढ बजार क्षेत्रका 300 होटलको अनुगमन गर्ने केन्द्रले जनाएको छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र नानीगढ बजारलाई शान्त, सभ्य र सुरक्षित बनाउन चेतनामूलक अन्य कार्यक्रमहरू पनि सञ्चालन भइरहेको केन्द्रले जनाएको छ। लागू पदार्थ दुर्व्यसनी सम्बन्धी विद्यालयहरूमा सचेतना कार्यक्रम भएका छन्। कार्यक्रममा अभिभावकहरू समेत सहभागी रहेका छन्। त्यस्तै समुदायमा हुने झैझगडा, ठगी, घरेलु हिंसा जस्ता समस्याहरूमा पीडितका पक्षमा समन्वय गर्दै आएको केन्द्रका सूचना संयोजक अधिकारीले जानकारी दिनुभयो। यता जिल्ला प्रहरीकाले चितवनले सामुदायिक सेवा केन्द्रले सभ्य समाज स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरी शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण सहयोग प्राप्त भएको जनाएको छ। हालै चितवनमा सुरुवा भई आउनुभएका प्रहरी नायब